अब आइए मोटापे का इलाज, सेहत का राज, ठीक है, और बीमारी दूर करने का नुस्खा दे रहा हूं आपको मैं। कितने चीजा, तीन चीजें हम देखेंगे। पहला मोटापे का इलाज, ठीक है, दूसरा सेहत का राज, तीसरा बीमारी दूर करने का तरीका। ठीक है, मैं आपको एक हदीस रख रहा हूं और उसमें इंशाल्लाह तीनों का सलूशन मैं रख रहा हूं आपके सामने। सुनिए, जामे तिर्मिजी की रिवायत है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, क्या फरमाते हैं, किसी आदमी ने कोई बर्तन अपने पेट से ज्यादा बुरा नहीं भरा, किसी आदमी ने अपने पेट से ज्यादा बुरा बर्तन नहीं भरा। पेट जो है सबसे बुरा बर्तन है, कभी भरता है क्या? खाया खत्म हो गया, फिर भूख लग जाती। अच्छा, खाना खाने के बाद 10 मिनट बाद अगर कोई नेमत मिला तो आदमी बोलता है कैकू ला रहे यार, फेंको मेरे सामने से खयारी देख करो। लेकिन फिर 6 घंटे बाद, और कुछ भाई तो हमारे 4 घंटे बाद, और कुछ भाई तो हमारे 2 घंटे बाद, और कुछ को तो 1 घंटे बाद ही उतनी भूख लग जाती जितनी जब थी, है ना। तो कहा इंसान पेट से बुरा कोई बर्तन नहीं जो इंसान भरता है। फिर सुनिए क्या फरमाते हैं आप सल्लल्लाहु अलैहि वसल्लम, आदमी के लिए चंद लुक्मे काफी है कि पेट सीधी रखे। आदमी के लिए चंद लुक्मे ही काफी है कि पेट सीधी रखे, मतलब चले फिरे। लेकिन फिर आप फरमाते और कहते सीधा रखे, और अगर ज्यादा ही खाना हो तो, मतलब कितना खाओ खाना है तो चंद लुक्मे, लेकिन अब ज्यादा खाना है आप सुन फरमाए, अगर ज्यादा ही खाना खाना हो तो क्या फरमा रहे सुनिए, या आप फरमा रहे अगर ज्यादा ही खाने की जरूरत हो तो, कंडीशनल है वरना चंद लुक्मे खाना चाहिए, जरूरत हो तो आप फरमा रहे जरूरी है तो पेट का 1/3 खाए, 1/3 मतलब पेट को 3 हिस्से कर दो, 1/3 खाए, 1/3 पानी पिए और 1/3 खाली रखे सांस के लिए। कितना खाना खाना है हमको? चंद लुक्मे खाना है हमको, इतने ही हमारी डाइट होना चाहिए। अगर एक्सट्रीमली भूखे है, ज्यादा खाना खाना है तो कितना खाना है हमको मैक्सिमम? जी 1/3, पेट का 1/3 हिस्सा। आप बोलेंगे वो कैसा मालूम होगा, भूख तो इतनी है कि 3 रोटी खा सकता हो, तो कितना खाना है फिर? 1। हमारे को भूख अगर 3 रोटी को तो हम कितना खाते? 6, कम से कम डबल तो होना चाहिए। और अगर दावत में हो तो बढ़ाते जाना पड़ेगा, है ना, दावत हो ना, बार बार थोड़ी आती है ये, तो एक टाइम में 3-4 पेट भर के रख लो, बाद में पता नहीं कब मिलेंगी। तो खाना कितना है? चंद लुक में, जरूरत पड़ने पर ज्यादा खा सकते हैं आप। कितना खा सकते हैं ज्यादा? ज्यादा 1/3 पेट। पानी कितना पीना है? 1/3, और खाली रखना है 1/3, ताकि सांस अच्छे से चलती रहे। हम लोग अल्लाह रहम करे इतना खाते हैं कि सांस भी आधी आधी आती जाती खाने के बाद, है ना, और पसीना बिल्कुल एकदम, और ऐसा लेट के एकदम, क्या हुआ खाना खा के आया कि, तो सांस की जगह भी नहीं छोड़ते हम खाने के बाद। अब देखिए मैदा मैक्सिमम आपका, अगर गोश्त खाते तो 250 ग्राम मटन या चिकन या बीफ अंदर लेगा, और कुछ रोटी और कुछ राइस, उसके बाद क्या होता है वो अपने लिमिट्स को क्रॉस करके अपने आप को स्ट्रेच करना शुरू करता, इतनी उसकी कैपेसिटी जनरली होती है, स्ट्रेच करता। ये मैं मैक्सिमम कह रहा हूँ, अब 1/3 उसका और कम हो जाएगा खाने के अंदर। अब आपको बोलता मेरे को भूख बहुत लगती है, तो अब ये 1/3 में तो मैं तो मर जाऊंगा नहीं खाऊंगा, तो कितने बार भी खाओ लेकिन 1/3 ही खाओ। हदीस नहीं बोली कि 3 बार खाओ दिन में, 3 बार में 1/3 खाओ, अरे 5 बार खाओ ना आप दिन में, लेकिन लुसूल क्या है, सिर्फ 1/3 खाऊंगा। मैं इतना भूखा हूं कि मुझे दिन भर में 12 रोटी लगती है जिंदा रहने के लिए, ठीक है, लेकिन जब भी खाऊंगा तो कितना खाऊंगा, सिर्फ अपने पेट का 1/3। क्यों? तो हदीस ये नहीं कहा कि तुम 3 टाइम खाओ, 3 टाइम 1/3 खाओ, नहीं, कितने बार भी खा मेरे भाई तो, लेकिन खाएंगा कितना? 1/3, इससे ज्यादा नहीं खाएंगा, बस। समझे आप बात को? इससे मत खाओ ज्यादा, आपको भूख लग रही और खाओ, और भूख लग रही और खाओ, लेकिन कब? 1/3 खा के छोड़ दो, फिर अगली भूख में 1/3 खा के फिर छोड़ दो, समझ रहे बात को? लेकिन 1/3 से ज्यादा नहीं खाना है। अल्लाह रहम करे हम इतना खाते हैं कि शायद हमारा मैदा भी चिल्लाता हूँ हर बार की कुछ तो रहम करे मेरे पे भाई, है ना, और फिर क्या होती, बीमारियां शुरू होती याद रखे। तो 3 टाइम मत खाओ, जितने टाइम खाना है खाओ, लेकिन उसूल रूल 1/3 से ज्यादा हमको नहीं खाना है। डॉक्टर्स क्या बोल रहे हैं आज, डाइटिशियंस क्या बोल रहे हैं आपको, न्यूट्रिशन जो आपको दे रहे हैं वो लोग क्या बोल रहे हैं, ठीक है, हेल्थ कॉन्शियस लोग क्या बता रहे हैं, फील्ड के माहिर लोग क्या बता रहे हैं जो मार्शल आर्ट और दीगर उसमें, वो बोल रहे हैं कि खाना जब भी खाना हो तो कितना खाओ, 1/3 खाओ। डॉक्टर्स की गवाहियां इस पे हजारों और सैकड़ों की, कितना खाओ खाना जब भी खाओ तो 1/3। हदीस आ रही, मोटापे कम करने का नुस्खा, صحت باقی رکھنے کا نسخہ، بیماریوں کو دور رکھنے کا نسخہ. نہیں یہ نہیں ہوں گا، باقی سب کیا بول دو آپ. ہمارا مسئلہ یہ، حال یہ کہ اتنا کھاتے کہ پھر ہاضمے کی گولیاں بھی کھاتے ساتھ، ادھر کھانا ہوا اور پھر ایک گولی لے کے ہاضمہ، اس لیے کہ بولے اب کھانا بہت ہو گیا اب ہاضمہ کرنا ہے. سبحان اللہ، اتنا کھائے کیونکہ ہاضمے کی ضرورت پڑی آپ کو. آج آدھے سے زیادہ لوگ صرف پیٹ کی بیماریوں کی وجہ سے اور پیٹ سے ہونے والی بیماری کی وجہ سے پریشان ہے، پیٹ کی یا پیٹ سے ہونے والی، چونکہ اسی کا خیال نہیں رکھتے ہم. یہ برتن بھرتا نہیں ہے کبھی، اس کی خواہشات ختم نہیں ہوتی. ٹھیک ہے، تو موٹاپے نے جو ہے پوری فٹنس امت مسلمہ کی برباد کر دی. موٹاپے نے کیا کیا، امت مسلمہ کی پوری فٹنس کو برباد کر دیا. اور کیا ہو گیا، مومن کا جسم بیماریوں کا گھر بن گیا، مومن کا جسم بیماریوں کا گھر بن گیا، اڈا بن گیا ہمارا جسم، یاد رکھے. ٹھیک ہے، اب ہوتا کیا ہے، کیلوریز انٹیک ہوتی، مطلب انٹیک پروٹینز کیلوریز، آپ کھانا کھاتے ہیں تو اندر جا کے پروٹینز کیلوریز مطلب ڈیولپ ہوتی ہے، طاقت بنتی ہے، توانائی بنتی ہے، انرجی ڈیولپ ہوتی ہے. اگر وہ لینے کے بعد جتنی ضرورت ہے اس سے زیادہ جاتی ہے تو وہ جمع ہونا شروع ہو جاتی ہے. اب جیسا مثال کے طور پر، مثال کے طور پر ٹھیک ہے، ہمارے پاس ایک کھانا ہوتا ہے بڑا مشہور کھانا، کیا ہے، نان خلیا. نان خلیا بنا کس کے لیے تھا آپ کو معلوم ہے، اس کی ایک ہسٹری، ایک تاریخ ہے. یہ بنا تھا یہ فوجی لوگوں کے لیے، فوج میں لوگ ہوتے ہیں، زیادہ کھانا کھاتے ہیں، مشقت محنت کرتے ہیں، ہوتا یہ کہ بہت دیر تک کھانا بنانا پڑتا ہے، تو بولے روٹیاں موٹی موٹی ڈالو، سالن میں چور کے سیدھا بگونے یا کٹورے میں کھاؤ، تو اس سے کیا ہوتا ہے، کم وقت میں جلدی انسان کھانا کھا کے پیٹ بھر جاتا ہے. تو ڈیولپ ہوا فوجیوں کے لیے، اور کھارے کون، کثرت تو دور، انگلیاں چلانے والے کھارے خالی، جو موبائل پہ خالی یوں یوں کرتے نا، وہ کھارے دو دو چار چار نان. نتیجہ کیا ہو رہا، آؤٹ پٹ کچھ نہیں ہے اور ان پٹ ایکسس ہو گیا. سمجھ رہے آپ، کیلوریز جو انٹیک ہو رہی ہے، جو چیز اندر جا رہی ہے اتنا آؤٹ نہیں ہے، اتنا محنت مشقت پسینہ بھی نہیں بہانا ہے. ایسے کتنے لوگ میں دعوے سے کہہ سکتا ہوں جن کا آخری اور پسینہ کب بہاتا، صرف کھانا کھائے تو پسینہ بہتا، اس کے علاوہ کبھی نہیں بہتا. پیدل کب چلے تھے وہ تو اللہ کو ہی معلوم ہوں گا، فرشتوں کے ریکارڈ میں ہوں گا، اپنے کو تو نہیں یاد ہے. لیکن پسینہ کب گیا تھا، صرف کھانا کھاتے وقت ہی پسینہ گیا، اس کے علاوہ نہیں گیا. تو مطلب صرف جو ہماری تھوڑا سا آؤٹ پٹ ہے وہ صرف کبھی کبھار کی تھوڑی محنت پہ، کچھ بھی نہیں. تو ان ہمارا زیادہ ہو گیا، آؤٹ کم ہو گیا، تو کیلوریز ڈیولپ ہو رہی ہے، اس سے کیا ہو رہا ہے، مسکولر ڈیولپمنٹ، ماس بڑھنا الگ بات ہے، وہ کیا ہوتا ہوا، چربی ڈیولپ ہوتی ہے، اس کو ہم زبان کہیں گے فیٹ ڈیولپ ہوتا ہے، اور پھر بہت سارے پرابلمس بہرحال شروع ہو جاتے. یاد رکھیے، پہلے کے لوگ مشقت زیادہ کرتے تو کھانے ویسے کھاتے، ہم نے بھی اپنے کھانوں کو آج کی ہماری لائف کے حساب سے ڈیزائن کرنا چاہیے. یاد رکھیے، ٹھیک ہے، آج ہم میں سے اکثر لوگوں کا یہ رول ہے، اصول ہے زندگی جینے کا، ہم جینے کے لیے نہیں کھاتے ہیں، ہم کھانے کے لیے جیتے ہیں. اور ہم صحت کے لیے نہیں کھاتے، پیٹ بھرنے نہیں کھاتے، ہم منہ کے مزے کے لیے کھاتے ہیں. پورا رول ہی چینج ہو گیا، ہم کو جینا ہے تو ماشاءاللہ کھانا ہے، اور ہم اکثر جی رہے ہیں کہ ہم کھائیں گے بول کر، یہ رول چینج کر دیا. یاد رکھیے، اس سے پرابلمس ہو رہی، یاد رکھیے. ٹھیک ہے، تو کھانا جو ہے، ہم لوگوں کا معاملہ ایسا ہو گیا، کھانا جب ہم کو ملتا ہے تو کھانے کو ہم ایسا کھاتے ہیں جیسا کہ یہ ہمارا زندگی کا آخری کھانا ہو. حدیث میں کیا ہے، نماز ایسی پڑھو جیسے تمہاری زندگی کی آخری نماز، خشوع اور خضوع کے ساتھ. الحمدللہ امت مسلمہ نماز تو نہیں، کھانا برابر ویسا کھاتی جب مل جاتا، جب بھی خشوع اور خضوع کے ساتھ کی بس زندگی کا آخری کھانا، اس کے بعد پڑاؤ ہے نہیں ہے، ملتا نہیں ملتا، کھا لو جتنا بھرنا ہے بھر لو. یہ ہمارا رول بنا ہوا، یاد رکھیے، کھانے کا یاد رکھیے، چھوڑیے اس رول کو، کھانے کو زندہ رہنے، کھائیے 1/3 کھائیے ہمیشہ، یاد رکھیے. بھائی آپ صلی اللہ علیہ وسلم نے ایک انسان کو دیکھا.